خوف، فیئر۔ خوف کی اصل لا علمی ہے، خوف ہمیشہ ماں سوا یعنی ان نون کا ہے۔ خوف ایک جذبہ ہے، ایک سنسناتا ہوا احساس جو نفس کی عدم تحفظ یعنی انسیکیورٹی کے جذبے کو بھڑکاتا ہے۔ خوف نفس کے تحفظ کو للکار ہے، چیلنج ہے، نفس اس سے خائف ہے، مفرور ہے۔ خوف بذات خود کوئی شے نہیں ہے، بلکہ یہ ہمیشہ کسی شے کا ہوتا ہے۔ کل جو غلط ہو چکا کہیں آج یا کل دوبارہ نہ ہو جائے، یہ خوف ہے۔ گزرے ہوئے کل میں ہمیں جو تکلیف ہوئی تھی، اس تکلیف کی یاداشت یعنی میموری ہمارے دماغ میں محفوظ ہے، اور ہم نہیں چاہتے کہ یہ کل دوبارہ ہم پر آئے۔ ماضی میں جو تکلیف ہو چکی ہے، اس کے بارے میں سوچنا خیال کو دعوت دینا ہے۔ وہ خیال، وہ تھاٹ جس میں گزرے ہوئے کل کی یاداشت محفوظ ہے، اس لیے یہ خیال یعنی تھاٹ ہے جو خوف دلاتا ہے، اور سوچ، تھنکنگ خوف کی پیداوار بڑھاتی ہے، اس کی آبیاری کرتی ہے۔ خوف کو جس نے سمجھ لیا، اس نے خوشی کو بھی جان لیا۔ کوئی یہ نہیں کہہ سکتا کہ مجھے صرف خوف ہے اور کوئی خوشی نہیں۔ اسی طرح کوئی یہ نہیں کہہ سکتا کہ میں نے صرف خوشی کو دیکھا ہے، کبھی خوف کو نہیں دیکھا۔ خوف اور خوشی ایک ہی سکے کے دو رخ ہیں۔ فرق صرف اتنا ہے کہ خوشی یعنی ہیپینس کی سوچ اس خیال کی حامل ہے کہ کل یہ خوشی ملی تھی، کاش آج دوبارہ ایسا ہو جائے۔ امید، مایوسی، پچھتاوا، عدم تحفظ کا احساس، محبت، عبادت، کچھ حاصل کرنے کی بے چین تمنا، کامیابی اور ناکامی، زندگی اور موت، یہ سب خوف کی ہی اشکال ہے۔ خیال خوف کی جڑ یعنی روٹ ہے، اور خیال وقت ہے، تھاٹ از ٹائم۔ گزرے ہوئے کل کے خیال میں خوشی اور خوف ہے۔ اگر گزر چکے کل میں خوشی تھی، تو خیال اس کا یادہ یعنی ریپیٹیشن کرے گا، اسے آگے بڑھائے گا، اسے خوف ہوگا کہ کہیں یہ خوشی ختم نہ ہو جائے۔ اور اگر گزرے کل میں درد تھا، دکھ تھا، تو اس کو نظر انداز یعنی ایوائڈ کرنے کا ہر خیال خوف ہے۔ اگر کھل کر بات کہنی ہو، تو دکھ اور سکھ دونوں میں خوف ہے، دکھ کے پلٹ آنے کا اور سکھ کے پلٹ جانے کا خوف۔ راز کی یہ سوچ اور خیال بذات خود خوف نہیں، جیسے سوچ اور خیال مذہب یا عقیدہ نہیں ہے۔ سوچ بذات خود کچھ بھی نہیں، سوچ سے یہ سب کچھ پھوٹتا ہے، پیدا ہوتا ہے۔ تھاٹ از دا وومب آف فیئر۔ جو پروسیس لکھ دیا ہے، اگر اسے محض ایک آئیڈیا کے طور پر نہیں، بلکہ اعلیٰ عقل استعمال کرتے ہوئے ایک حقیقت یعنی فیکٹ کی حیثیت سے خوف کو سمجھ لیا جائے، تو خوف کا بت ٹوٹ جائے گا۔ صرف علم ہی خوف کا خاتمہ کر سکتا ہے۔ غور کیجئے کیا لکھا گیا ہے، خوف ختم ہونے کا کیا مطلب ہے۔ خوف کے اندر اتر کر دیکھتے ہیں کہ نفس کی اس بھیانک جبلت کے تانے بانے کہاں تک پہنچے ہوئے ہیں۔ پہلے بھی لکھا جا چکا کہ انسان کو موت کا شعور ہے، اس کا مطلب یہ کہ موت کا خوف ہے۔ موت زندگی کے رازوں میں بہت بڑا راز ہے، جس کا بھید نہ کوئی کھول سکا اور نہ یہ کبھی کھل سکے گا۔ یہ خوف نفس کو ہر لحظہ بے چین رکھتا ہے، یہ ٹائم فیکٹر کے طور پر کام کر رہا ہے۔ وقت بہت کم ہے، کچابک انسان کو دیوانہ وار سرگرداں کیے ہوئے ہیں۔ موت کیا ہے؟ یہ کس کو آتی ہے؟ کون مرتا ہے؟ کیا جسم مرتا ہے؟ ذہن یا حواس، کیا سب کچھ جو انسان میں موجود ہے مر جاتا ہے؟ موت کی اصل تو اللہ رب العزت ہی جانتا ہے۔ علم سے جو ادراک حاصل ہوا، اس کا بیان صرف اندازے کے لیے ہے، اس سے زیادہ جاننے کی طلب سوائے لالچ کے اور کچھ نہیں، اور نہ ہی اس سے کچھ حاصل ہے۔ موت کا سچ جاننے کے لیے انسان کو مرنا پڑتا ہے۔ موت کئی طرح سے ہے، اس کا وجود نہیں ہے۔ موت انتقال ہے، ٹرانسفر ہو جانا ہے، کسی ماں سوا یعنی ان نون کی جانب کوچ کر جانا ہے۔ بے شک جسم کو موت ہے، مگر خود جسم کا اس کا کوئی ادراک نہیں ہے۔ جسم تو زندہ حالت میں بھی یہ نہیں جان سکتا کہ وہ زندہ ہے یا مرتا ہے۔ یہ تو ذہن کو علم ہے کہ جسم زندہ ہے، اپنی اصل میں، اپنی ایکچوئلٹی میں جسم باہری وجود کے طور پر ایک مادہ ہے، ایک میٹر ہے۔ इसलिए मुर्दा यानी डेड है। इसके हवास की मौत उसकी मौत है। सेंसेस का मुस्तकिल बंद हो जाना जिस्म की एक्सपायरी है। जिस्म जिंदा या मुर्दा दोनों हालतों में बाहरी तौर पर पुरसकून है। जिस्म और हवास की मौत के साथ एक तीसरी मौत है जो कि जहन यानी माइंड की है। इसकी दो सूरतें हैं। पहली सूरत में आसाब और अहजा के फ्यूज हो जाने से जिस्म के अंदर शदीद तरीन हालत की तकलीफ पैदा हो जाती है। ये सारी तकलीफ बेपना अजियत जहन को ही झेलना है क्योंकि वो हवास की बदौलत जिस्म से राबता कायम किए हुए है। इस कदर शदीद तकलीफ चूंकि जहन ने पहले कभी नहीं देखी होती, ये इसके बर्दाश्त के पैमानों से मावरा होती है। इसलिए जब ये तकलीफ ये बेपनाह अजियत अपने इंतहाई दर्जात को छू लेती है तो मौत यानी डेथ का अमल शुरू हो जाता है। जहन इंसान की सिक्योरिटी के जिबिले टूट जाती है, ब्रीच हो जाती है। अब इंतकाल शुरू होता है। ये नफ्स का इंतकाल है। डेटा ट्रांसफर शुरू हो जाती है। यादाश्त यानी मेमोरी को उठाया जाने लगता है। अब डाउनलोडिंग नहीं, अपलोडिंग का वक्त आ गया है। हर याद का रिश्ता यादाश्त से टूटने लगता है। लेटिंग गो का प्रोसेस शुरू हो जाता है। मेरी हर शय खत्म हो रही है। मेरे बच्चे, मेरे माँ बाप, मेरी बीवी, घर, दौलत, मेरी शख्सियत, हर शय अंधेरे में जा रही है। मेरी यादाश्त से कल निकल रही है, डिलीट हो रही है, मिट रही है। मेरी यादाश्त खत्म हो रही है। मैं खत्म हो रहा हूँ, मैं मिट रहा हूँ, मैं फना हो रहा हूँ। नफ्स की मौत शऊर का मिट जाना है और हमारे नफूस इस ट्रांसफर से सख्त तरीन दहशत में होते हैं। ये माँ सिवा यानी अननोन का खौफ है। मौत सबसे बड़ा माँ सिवा है, सबसे बड़ा अननोन है और यही इंसान का सबसे बड़ा खौफ है। वो ऐसे जहान में जाने से खौफजदा है जिसके बारे में वो कुछ नहीं जानता। सारे खौफ इसी खौफ से निकलते हैं और इसी में वापस जाते हैं। जो नफ्से मुतमईन नहीं, उसकी मौत पर अल्लाह उस पर रहम फरमाए। अल्लाह हम सब पर रहम फरमाए। इंसान सारी जिंदगी इस खौफ से खेलता है। जी हाँ, खेलता है। इंसान कभी नहीं चाहता कि उसका खौफ खत्म हो जाए। नफ्स बहुत अय्यार है। इसे पता है कि जिस लम्हे ये खौफ खत्म हो गया, सारा खेल खत्म हो जाएगा, जिंदगी खत्म हो जाएगी। नफ्स कभी मानने को तैयार नहीं होता कि उसकी जिंदगी खत्म हो जाएगी क्योंकि इस जिंदगी के सिवा नफ्स के पास और कुछ नहीं है। कम इल्म नफ्स के लिए मौत का खौफ कभी खत्म नहीं होता। उसका यह खौफ उस वक्त खत्म होता है जब मौत सामने आ जाती है। मौत का आ जाना ही मौत के खौफ का खत्म हो जाना है। यही वजह है कि नफ्स मौत से हर हाल में गुरेजा है, खाइफ और बेजार है। इट इज नॉट द फियर ऑफ डेथ, इट इज द फियर ऑफ नोन लाइफ कमिंग टू एन एंड। द यू एज यू नो योर सेल्फ, द यू एज यू एक्सपीरियंस योर सेल्फ, दैट यू डज नॉट वॉन्ट टू कम टू एन एंड। खौफ को एक हथियार के तौर पर भी बरता जाता है। दूसरे के खौफ को उभार कर उसे अतात पर मजबूर किया जाता है। इसकी बहुत मिसालें हैं। जैसे एक कौम दूसरी कौम को जंग का खौफ दिलाती है और जैसे रहजन मौत का खौफ दिलाकर दूसरे का माल लूटता है। अगर ख्वाहिश बहुत कम रह जाए, सिर्फ उतनी जिस कदर जिंदगी गुजारने को काफी है, तो ये खौफ अल्लाह की बेपना मेहरबानी के तुफैल मौत से पहले खत्म हो जाता है। अल्लाह ताला कुरान पाक में इरशाद फरमाते हैं, औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, अला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून। खबरदार, बेशक जो अल्लाह के दोस्त हैं न उनको खौफ है और न वो गमगीन होंगे। सूरह यूनस आयत नंबर 62। सदक अल्लाहुल अज़ीम। ख्वाहिश को अपनी वाबस्तगी को ख़त्म करना ही अपनी असल में मौत है। अपनी ज़िंदगी में जो नफ्स अपने गैर ज़रूरी हद से बढ़ी हुई और नाजायज़ वाबस्तगियों यानी अटैचमेंट से दस्तबरदार होने लगता है, वो ज़िंदगी में ही मौत को पा लेता है। उसे जिंदा हालत में राज का महरम कर दिया जाता है। मौत ख्वाहिश और वाबस्तगी के कता हो जाने या फिर कर दिए जाने का नाम है। इससे पहले कि अल्लाह ख्वाहिश की डोर काटे, काश इंसान खुद अपने जीते जी उसे कता कर डाले। ये बहुत बड़ी मुराद है, ये बड़े नसीबे की बात है। अल्लाह बेनियाज है, जिसको चाहे बेहिसाब कर देता है। पूरी तो हिम्मत में नहीं, मगर अपनी जिंदगी की आधी ख्वाहिशात को भी अगर छोड़ दिया जाए और अपनी वाबस्तगियों यानी अटैचमेंट्स की हकीकत को जानकर उनसे जरा फासला पैदा कर लिया जाए तो जिंदगी इस दुनिया में ही जन्नत में गुजरने लगती है। अल्लाह सबको तौफीक अता फरमाए। आमीन।